सा रे गरे गम ग म प म सारी सारी गरे गम ग म प म प म प म द म ग रे गरे सा सारे सारे गरे गम ग म प म प म प म ग म ग रे गरे सा सुन